कहा मैं बिजनेस क्लास में मैंने एक को बुलाया और कहा कि ये पायलट को पूछो मैं आपकी मदद कर सकती हूँ। तजुर्बा का औरत थी, रिटायर्ड पायलट, उसने जाकर कहा दादी जल्दी आओ, इनको कहो जल्दी से आओ। कहा मैं अपनी सीट पर से उठकर अंदर गई कैबिन में और वहाँ बैठ गई और जो कुछ करना था मुझे थोड़ी देर मेहनत की और मेहनत के बाद वो फ्लाइट बिल्कुल असली हालत पर आ गया, मतलब उसकी आवाज और वो जो खतरा था वो खत्म हो गया। फिर मैं वहां से उठकर अपनी सीट पर था। वो यूं लिखती है कि वो जो हजरत नबी पाक ने फरमाया मिन इल्म ला यन्फाउ, वो मुझे उस दिन समझ में आया। कहा कि मैं खेत हिम्मत करने वाली औरतें और पायलट हम सब की रूह गले तक आ गई, बस अब दरिया में जा रहा है फ्लाइट, हमारी रूह है यहाँ आ गई, बाकी पूरा फ्लाइट कोई खा रहा है, कोई पढ़ रहा है, कोई बातें कर रहा है, कोई बजा रहा है, जो जिसको जो करना है वो अपनी हालत के ऊपर, ये मगर पूरी फ्लाइट के मुसाफिर मगर अपनी हालत में और हमारी रूह गले तक आ गई। मैंने ये तजिया किया कि इन्होंने इस इल्म को जाना नहीं कि अभी फ्लाइट में क्या हुआ, क्या होने वाला था और क्या हो गया, इसको इन्होंने बिल्कुल नहीं जाना, इसलिए वो आफियत के साथ। और मैंने जान लिया खिदमत वालों ने पायलट ने कहा हमारी हालत ये होगी, तो उससे हजरत नबी सल्लल्लाहु अलैहि वसल्लम को ऐसे इल्म जिसका नफा न हो इसको न जानना ही बेहतर है, उसी में आफियत है। हम लोग पूरी दुनिया की चीजें सुबह शाम जानते हैं, फिर वो रात टेंशन क्या हुआ क्या नहीं। मेरा अपना तजुर्बा ये हुआ, मुझे एक मरतबा शौक हो गया न्यूज सुनने का, बीबीसी इंडिया के उर्दू के न्यूज। मैंने एक दोस्त को पूछा तो उसने कहा कि दुबई में एक रेडियो मिलता है 13 बैंड का और उसमें बीबीसी अच्छी तरीके से तुरंत मंगवा लिया वहां से, रोजाना सुबह 6 बजे वो आ गए न्यूज बीबीसी उर्दू। अब सुना, अब उसमें जो बातें आई वो शाम को रात को वो आती थी कि अच्छा तो वो जो मिनिस्टर हैदराबाद गया था और वहाँ जो हेडफोन फूटा उसका नतीजा क्या हुआ। लेकिन अब वो पूरी रात दूसरे दिन रेडियो खोला तो वो ही, यानी गुज़िश्ता कल के आज, आज के कल, ये टेंशन में और उसमें जो अपने सुबह के जो औलाद काम तिलावत दूसरी चीजें सब सत्यानाश। 8वें दिन मतलब वो रेडियो जो है वो ऊपर के कबाट में, आप देखना मैं बताऊंगा आपको, कल वहां पड़ा हुआ है, अभी तक पड़ा है, वही पर पड़ा है। मैंने कहा ये मुसीबत जिसको लग जाती है ये लग तो फिर ये बर्बादी है मुसीबत। परंतु वो औरत यूं कहती है कि मुझे ये बात हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की के गैर नाफिया इल्म उससे जो हदीस में पनाह मांगी गई है, ये इनको इल्म नहीं था और हमें इल्म था तो हमारी हवा हो गई और इनको कुछ नहीं हुआ, क्यों भाई तुमने जाना। ये बीमारी जो हमको लगी हुई है दुनिया भर की चीज़ों को जानने की, उससे तोबा करें, इसे तोबा, सच्ची बात कहता हूँ तोबा कर लो, हमें नहीं जानना है कि वहाँ बॉल में क्या हुआ और लेंस में क्या हुआ और जो में क्या हुआ, हुआ होगा जो हुआ मैंने खाना भी खा लिया और सो भी लिया अच्छी तरीके से, सारे काम भी हो गए, सब आफियत है आफियत। मुझे क्या मतलब है इसे? बहरहाल इंसान बच्चा हो बड़ा हो औरत हो मर्द हो हर एक की एक बीमारी है। वो बीमारी ये है कि करना कुछ नहीं चाहिए सब कुछ। मुफ्ती सैयदुल आबिदीन रहमतुल्लाह अलैह एक मरतबा आजाद मिल के इस्तिमा में तशरीफ लाए थे तो उन्होंने इसी पर पूरा बयान, 3 घंटे का बयान इसी एक झूले के ऊपर किया था। करना कुछ नहीं चाहिए सब कुछ, ये जो मात्र भूख है, भूख नेमत, उसमें भूख सबसे कीमती नेमत है। इसलिए कि लंबा चौड़ा दस्तरखान लगा हुआ है लेकिन भूख ही नहीं है आपको, वो दस्तरखान आपके क्या काम का? भूख सबसे कीमती नेमत है। इसीलिए इंसान की जब भूख मर जाती है तो घर वाले डॉक्टर हॉस्पिटल सब के सब मेहनत करते हैं कि किसी न किसी तरीके से इसकी भूख जिंदा हो जाए। और इस मेहनत के ऊपर जब कामयाबी मिलती है तो कहते हैं कि आज तो दादा ने 3 चमची सूप पिया खुश, क्यों? तो भूख जिंदा हो गई। मेरे दोस्तों ये जो हम जिस लाइन में है उस लाइन की भूख, हमें इस वक्त इस लाइन की भूख अपने अंदर पैदा करनी है। और ये कब होगा? जबकि दुनिया भर की खबरें और दुनिया भर की चीजें हम छोड़ देंगे तो फिर ये भूख हमारे अंदर जिंदा हो जाएगी और फिर भूख जब बढ़ती है तो साथ में रूहानियत। आपने सुना होगा असातिज़ा से किस्सा, मुफ्ती अज़ीज़ुर रहमान उस्मानी रहमतुल्लाह अलैह का, मुझे रात को एक मरतबा खदशा पैदा हो गया कि लैसा लिल इंसानी इल्ला मा सआ, कुरान तो ये कहता है कि इंसान को असातिज़ा से सुना होगा कि अपनी ही सही काम आएगी और कुछ काम नहीं आएगा। कहा बस मुझे दिल के अंदर वो एक तो भूख उठी कि इसका, और दूसरा वो रूहानियत का अंदर का पावर कि अगर मैं इसी हालत में मर गया तो अल्लाह के पास ऐसी हालत में जाऊंगा कि कुरान की एक आयत के मुताल्लिक मुझे खदशा है। उसी वक्त चल दिए देवबंद से गंगो पहुंचे, वहां पहुंच के वक्त दरवाजा खुला सुबह सादिक से पहले, भाई कौन? हजरत अज़ीज़ुर रहमान। अभी ये है मसला मुतज़िला की जो दलील हम लैसा लिल इंसानी इल्ला मा सआ, ईसा ले सवाब कोई चीज नहीं है, आदमी को अपनी ही सही। और हम जवाब देते हैं ये वो सब जन्नी है वगैरह बहरहाल उन्होंने सवाल, बस उन्होंने जाते जाते वजू के लिए कह दिया कि मियाँ यहाँ सही से मुराद सही ईमानी है, आमाल की सही नहीं। तेरा बाप नबी है लेकिन तू ईमान वाला नहीं है, तुझे तेरे बाप की नबूवत से कोई फायदा नहीं हो, नहीं सही इंसान इलामा। कहा बस वो मैंने जवाब ले लिया और उसके बाद वहाँ से चल पड़ा। तो कहाँ जा रहे हो अभी? कितने वक्त? सबक पढ़ाना है जाकर। उस्ताद को तो यही फिक्र, जहाँ कहीं भी गया हो उसके दिमाग में तो बस कि भाई 7:30 बजे सबक पढ़ाना है, फिर क्या जवाब देंगे? तो भूख जो है वो कीमती नेमत है, मादी भी और रूहानी भी और तलब भी। आजकल हमारे तलबा में एक बीमारी क्या है, जो तलबा कमजोर होते हैं तो बस वो इनको ये कि भाई किताब मेरी समझ में नहीं आती, तो वो एक पेन और एक बुक और कुछ न कुछ, और उस तक कुछ समझ में आया तो वो बराबर ہلتے ہلتے بھائی سمجھا دوں. وہ یوں سمجھتا ہے کہ مجھے کتاب سمجھ میں نہیں آتی, لہذا اس کو رکھ دو یا چھٹی. تب ذہن ایسا ہے کہ میاں 40 سے تو کہیں نہیں گئے, 45 سے تو کہیں نہیں گئے, کودتے فاندتے مشکات میں پہنچ گئے, پھر کون واپس کرے گا؟ مسئلہ تو کدوری اور کنس تک کا ہے, اس کے بعد کیا مسئلہ ہے؟ کیسے ہی کتے پھاندتے آگے چلے گئے تو اب کوئی چھیڑنے والا نہیں, اس سے تو گئی نہیں گئی. بھائی طلب دکھلاؤ, طلب اللہ تبارک و تعالیٰ کو. اللہ بندے کی طلب کو دیکھتے ہیں اور طلب کے اوپر فیصلہ کرتے ہیں. اگر آپ لگے رہے اس میں, سر مارتے رہے, کیوں نہیں بھائی مجھے اتنی بات سمجھا دے, بھائی مجھے یہ لفظ نہیں سمجھ میں آیا, ذرا سمجھا دے استاد, یہ ذرا بتلا دو. طلبا آپ سارا علم جو طالب علم سیکھتا ہے وہ سب استاد نہیں پڑھاتا ہے, استاد تو کچھ فیصد ہے, باقی جو چیز ہے وہ آپس میں تکرار, مطالعہ, دوستوں کے ساتھ پوچھ پاچھ, ان سب چیزوں سے انسان کو کتاب کھلتی ہے اور علم کھلتا ہے. تو اگر آپ کو کسی کتاب میں بات نہیں چلتی تو آپ نا امید ہو کر مت بیٹھ جاؤ یار, لگے رہو, پوچھتے رہو. سبق میں پڑوسی کو پوچھا کہ یہ جو لفظ کہے اردو کا مجھے سب اس کا کیا مطلب ہے. اس کے بعد پھر سبق سے پہلے جو مطالعہ بہت سنتے ہوں گے تم, وہاں نور الرضا قدوری سے ہدایت نہ ہو یہ جب مطالعہ, تو مطالعہ کا کیا مطلب ہے؟ تمیز المعلوم من المجهول, اس کو مطالعہ کہتے ہیں. کہ آدمی اس طریقے سے آئندہ کل جو سبق ہونے والا ہے اس کو پڑھے, اور اس پردے میں کتنی چیزیں میری معلومات میں ہیں اور کتنی چیزیں میری مجہولات میں ہیں. تمیز المعلوم من المجہول. ایک بات اور یاد آ گئی, مولانا اشرف علی تھانوی رحمۃ اللہ علیہ فرماتے ہیں کہ میں جس وقت میرے والد مجھے دیوبند داخلہ ہو گیا, یہ میرا بیٹا ہے اشرف علی دیوبند میں پڑھے گا, کا دیوبند گاؤں میں میرے والد کے کوئی رشتے دار تھے, ان کو معلوم ہوا کہ بھائی کا بیٹا اشرف علی آیا ہے دیوبند مدرسے میں پڑھنے کے لیے, تو انہوں نے آدمی بھیجا اپنا بیٹا جمعہ کے لیے ہمارے گھر آ کر کھانا کھا لینا. طالب علم کو اور کیا چاہیے, کوئی چیز کسی کی دعوت, جب بھی کوئی کہے میرے گھر دعوت کھا لو تو بس طلبا کو اور کیا چاہیے. کہ میں تو جمعہ کے دن چلا گیا اور وہاں پھوپھی کے یہاں کھانا وانا کھا کر پھر مدرسے آ گیا. کسی نہ کسی طریقے سے میرے والد کو اطلاع مل گئی کہ اشرف علی اپنی پھوپھی کے یہاں کھانا کھانے کے لیے گیا تھا. بس وہ دوسرے ہی دن آئے سیدھے آفس میں اور محتب صاحب سے کہا اس کو بلاؤ کلاس میں سے. کون طالب علم ہے اشرف علی تھانہ بھون کے؟ میں گیا تو دیکھا کہ ابا بیٹھے ہیں اور بازو میں لکڑی رکھی ہوگی. تجھے یہاں دعوت ہے کھانے کے لیے, میں نے چھوڑا ہے کھانا تیرے گھر پر نہیں, تو گیا کیوں؟ بس اس پر جو کچھ ہوا میں نے دو بار ابا کے کہا. اس کے بعد 5 سال دیوبند کے ہمیں یاد نہیں ہے کہ ہم نے دیوبند ٹاؤن دیکھا ہو. یہ پورا مجمع جو بیٹھا ہوا ہے کوئی ایسا کہہ سکتا ہے کہ میں نے آج تک مول نہیں دیکھا؟ کوئی انگلی اٹھاؤ بھائی, جس نے مول نہ دیکھا ہو وہ انگلی اٹھاؤ. کہ ہم نے مول نہیں دیکھا, ہم نے لینس نہیں دیکھا, ہم نے جوبر نہیں دیکھا. یعنی دودھ اور بریڈ کے لیے مول میں جانے کا کوئی جانے والے کے ساتھ یہ نہیں منگوا سکتا. یہ عادت جب تک نہیں چھوٹے گی, پہلی عادت تو وہ جو میں نے کہا کہ دنیا بھر کی خبروں کو بھول جاؤ, دنیا میں کیا ہوا کیا ہو رہا ہے, جو ہوا ہوگا وہ ہوا ہوگا, تو قیامت میں پوچھ ہوگی ربنا انک من تدخل النار فقد اخزیتہ. عزت والا کون؟ رسوا کون؟ قرآن کہتا ہے کہ جو آگ میں گیا وہ رسوا اور جو بچ گیا وہ عزت والا, وہ کچھ وقت پتہ چل جائے گا, باقی یہ سب چکر چھوڑ دو پہلا ہے. دوسرا یہ کہ باہر جانے کی جو عادت ہے اس کو بالکل قطعا چھوڑ دو. بھائی آپ کو کیا کام ہے؟ پھر ایک تو جانا خود ہی ایک مصیبت ہے, پھر آنے جانے میں جو مجھے عالم نے یوں کہا کہ مول صاحب فلا آدمی آ رہے ہیں انڈیا سے, میں جا رہا ہوں ایئرپورٹ, چلنا ہے آپ کو؟ میں نے ان کو یوں پوچھا, وہ ہمارے دوست دوستی کا معاملہ تھا اس لیے پوچھ لیا. میں نے کہا بھائی یہ پہلے تو یہ بتلا تو عالم ہے کہ یہ ایئرپورٹ جانے کا شریعت میں مقام کیا ہے, اس کی حد کیا ہے, اس کا حکم کیا ہے, اس کی حد کیا ہے. یہ سوال تو آج تک کسی نے کیا بھی نہیں اور ہم نے بھی کسی کو نہیں کیا. میں نے کہا مقصد تو اکرام ضیف ہے, اکرام ضیف تو یہاں مدرسے کے دروازے پر بھی ہو سکتا ہے, مسجد کے دروازے پر بھی ہو سکتا ہے, اور تمہارے گھر کے دروازے پر بھی ہو سکتا ہے. اس لیے کہ اصل جو مقصد نبی پاک نے فرمایا فل یکرم ضعیف ہو, یہ اس کی حد کیا ہے. تو وہ دوست تھے تو انہوں نے میں تکلف ہی, میں کہ بھائی تو بتلا ہے مجھے کیا ہے اس کی حد. میں نے کہا کہ یہ سنیت الوداع ہے. ایئرپورٹ کیا ہے؟ سنیت الطلع البدر علینا من سنیات الوداع. وہاں تک جاؤ, مسجد نبی کے دروازے پر کھڑے رہو, اپنے گھر کے دروازے پر کھڑے رہو, یا کہیں بھی کھڑے رہو, مقصد جو ہے وہ اکرام ضیف ہے. میں نے کہا یہ اکرام ضیف کس درجے کا؟ یہ زیادہ سے زیادہ اگر تم حکم پوچھو تو مستحب کہہ سکتے ہیں, زیادہ سے زیادہ, اس سے آگے تو نہیں ہو سکتا, اس سے بھی کم ہوگا. وہاں تک یعنی سنیت الوداع تک جانا مستحب. اچھا آپ قسم کھا کر بتلاؤ کہ آپ کے گھر سے یعنی آپ کی مسجد سے, وہ مسجد میں آپ کی مسجد سے واپس آنے تک میں 100% آنکھوں کی حفاظت کے ساتھ آ جاؤ گے؟ وہ دوستی بے تکلفی میں باتیں ہو رہی تھی, کوئی توبہ کا مسئلہ نہیں تھا دوستی میں. میں نے کہا 100% ایسی کیا جیسی آنکھیں لے کر گیا تھا ایسی ہی لے کر واپس آیا؟ تو ایسا تو نہیں ہو سکتا یار, ایئرپورٹ پر آدمی جاوے اور ایسا آوے تو یہ تو کوئی ولی کامل ہوگا. تو وہ میں نے کہا کہ ایک دوست پر عمل کرنے کے لیے معلوم نہیں کتنے منکرات کا ارتکاب کرو گے. چھوڑو یار, آپ کی مسجد میں آئیں گے نہیں وہ مہمان, اس وقت اکرام کر لینا ختم. بہرحال تو یہ دو نصیحتیں آج کے سبق میں ہیں کہ بھائی ایک تو یہ ہے کہ دنیا بھر کی خبروں کو بھول جاؤ. خبروں کو بھولنے کو لے کے سب وہ جو آفتیں ہیں فن میں دوسری, وہ تو بہرحال وہ تو شریعت ہے, اس کو تو کہنے کی ضرورت نہیں ہے. اور دوسرا یہ ہے کہ بلا ضرورت کے مدرسے کے باہر بچ جاؤ. واخر دعوانا الحمدللہ.